نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ترجمة آیت نمبر 261 سے. مثل، مثال، الذین، ان لوگوں کی، ينفقون، جو خرچ کرتے ہیں، اموالہم، اپنے مالوں کو، فی سبیل اللہ، اللہ کے راستے میں، کمثل، مانند مثال، حبت، ایک دانے کے ہے، امبتت، اس نے اگائیں، سبع، سات، سنابلا، بالیاں، خوشے، فی کل سنبلت، ہر بالی میں، مئت حبت، سو دانے ہیں، واللہ، اور اللہ، یضاعف، بڑھاتا ہے، لمن یشاء، جس کے لیے چاہتا ہے، واللہ، اور اللہ، واسع، وسعت والا ہے، علیم، علم والا ہے، الذین، وہ لوگ، ينفقون، جو خرچ کرتے ہیں، اموالہم، اپنے مالوں کو، فی سبیل اللہ، اللہ کے راستے میں، ثم، پھر، لا يتبعون، نہیں وہ پیچھا کرتے، ما انفقوا، جو انہوں نے خرچ کیا، منن، احسان جتا کر، ولا، اور نہ، اذن، تکلیف دے کر، لہم، ان کے لیے، اجرہم، ان کا اجر ہے، عند ربہم، ان کے رب کے پاس، ولا، اور نہ، خوفن، کوئی خوف ہوگا، علیہم، ان پر، ولا، اور نہ، ہم، وہ، یحزنون، غمگین ہوں گے، قول، بات، معروف، بھلی، ومغفرت، اور بخشش، خیر، بہتر ہے، من صدقت، ایک صدقے سے، یتبوہا، پیچھے آئے اس کے، اذن، دکھ، واللہ، اور اللہ تعالی، غنی، بے نیاز ہے، حلیم، بردبار ہے، یا ایہا الذین آمنوا، اے لوگو جو ایمان لائے ہو، لا تبطلوا، نہ ضائع کرو، صدقاتکم، اپنے صدقات کو، بالمن، احسان جتا کر، یا سات احسان کے، والاذا، اور اذیت دے کر، کلذی، اس شخص کی طرح، ينفقو، جو خرچ کرتا ہے، مالہو، مال اپنا، رعاء الناس، لوگوں کو دکھانے کے لیے، ولا، और नहीं युमिनो, वो ईमान लाता, बिल्लाही अल्लाह पर, वल यौमिल आखिरी और यौम आखिरत पर, फमसलुहू तो मिसाल उसकी, कमसली मानिन मिसाल, सफवानिन चकने पत्थर के है, अलैही जिस पर, तुराबुन मट्टी हो, फअसाबहु तो पहुंचे उसको, वाबिलुन तेज बारिश, फतरकहु तो छोड़ दे उसको, सल्दा साफ, चटियल, ला यक़दिरूना नहीं वो कुदरत रखते, अला शैइन ऊपर किसी चीज के, मिम्मा उसमें से जो, कसबू उन्होंने कमाई की, वल्लाहु और अल्लाह, ला यहदी नहीं हिदायत देता, अल-क़ौम अल-काफिरीन काफिर कौम को, वमसलु और मिसाल, अल्लदीना उन लोगों की, युन्फिकूना जो खर्च करते हैं, अम्वालहुम माल अपने, या अपने मालों को, इब्तिगा तलाश करने के लिए, मर्दातिल्लाही मर्जी अल्लाह की, अल्लाह की रजामंदी, व तस्बीतन और पुख्तगी, मिन अनफुसिहिम उनके नफ्सों की तरफ से, कमसली मानिन मिसाल, जन्नतिन एक बाग के है, बिरबतिन ऊंची जगह पर, असाबहा पहुंचे उसको, वादिलुन तेज बारिश, फआतत तो वो दे, उकुलहा अपने फल, देसाइनी दुगने, फइल्लम फिर अगर ना, युसिबहा पहुंचे उसको, वाबिलुन तेज बारिश, फपल्लुन तो शबनम ही सही, वल्लाहु और अल्लाह, बिमा साथ उसके जो, तामलूना तुम अमल करते हो, बसीर देखने वाला है, अयवद्दू क्या चाहता है, अहदुकुम तुम में से कोई एक, अंतकूना के हो, लहू उसके लिए, जन्नतुन एक बाग, मिन नखीलिन खजूरों का, व आनाबिन और अंगूरों का, तजरी बहती हो, मिन तहतिहा उसके नीचे, अल अनहार नहरें, लहू उसके लिए, फीहा उसमें, मिन कुल समरात हर तरह के फल हों, व असाबहु और पहुंचे उसको, अल्किबरु बुढ़ापा, वलहू और उसके लिए, दुर्रियतुन اولاد ہو ضعفاء کمزور، فأصابها تو پہنچے اس کو اعصار ایک بگولا، فیہ نار اس میں آگ ہو، فاحترقت تو جل جائے، کذالک اسی طرح، یبین اللہ بیان کرتا ہے اللہ، لکم الآیات تمہارے لیے آیات کو، لعلکم تاکہ تم، تتفکرون تم غور و فکر کرو، بس.